जस्तो सुकै मोला ओ जीवनमा हाम्रो माया सफल हुने छ ए सानो हिम्मत नहार हामी देउराली म्युजिक प्रालीको प्रस्तुतिमा प्रकाश श्रेष्ठ रिमकको लोक दोहोरी एल्बम हिम्मत नहार प्रकाश श्रेष्ठ रिमक र देवी घरती शब्द तथा लय श्रीधर पाण्डे एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404400 सर्वत्र बजारमा उपलब्ध छ प्रकाश श्रेष्ठ रिमकको लोकधरी एल्बम हिम्मत नहारा